चौतारे बेबे झमाए चौतारे झमाए चौतारे बेबे झमाए चौतारे इलाम हुँदै धरान आयो घुमियो दमौले इलाम हुँदै धरान आयो घुमियो दमौले पूर्वको नि पश्चिम टिटो देखेर रमौले पूर्वको नि पश्चिम टिटो देखेर रमौले हे झमाए चौतारे बेबे झमाए चौतारे झमाए चौतारे बेबे झमाए चौतारे पूर्व ताप्ले जुन बजार बिस्तराई हेटौडा पश्चिम टिटो पूर्वेली टिटी चाँडै नै भेटौला सुदूर पूर्व ताप्ले जुन बजार बिस्तराई हेटौडा पश्चिम टिटो पूर्वेली टिटी चाँडै नै भेटौला हे झमाए चौतारे बेबे झमाए चौतारे झमाए चौतारे बेबे झमाए चौतारे सहर मनभरि रहर आकाउने ठाउँहरु पश्चिमे टिटो चोखो छ माया के चाहियो लभरु घुम्नलाई सहर मनभरि रहर आकाउने ठाउँहरु पश्चिमे टिटो चोखो छ माया के चाहियो लभरु हे झमाए चौतारे बेबे झमाए चौतारे झमाए चौतारे बेबे झमाए चौतारे रोदीमा गायो घान्द्रुकमा हजुर अन्ना चो पूर्वैमा रोदीमा गायो घान्द्रुकमा हजुर अन्ना चो पूर्वैमा भेटिनु रहेछ मन मिले माया उत्तर दुर्वैमा भेटिनु रहेछ मन मिले माया उत्तर दुर्वैमा हे झमाए चौतारे बेबे झमाए चौतारे झमाए चौतारे बेबे झमाए चौतारे झमाए चौतारे